www.medicalfatwa.com। अब आप सुन सकते हैं रायवंड इज्तिमा के बयानात और मुल्क के दीगर नामवर उलमा के बयानात। इसके अलावा आप पूछ सकते हैं अपने दीनी मसाइल बजरिया फ़ोन बजरिया ईमेल www.medicalfatwa.com। आते हैं वो वक्त अल्लाह को देते हैं, अल्लाह के दीन को देते हैं, अल्लाह को वक्त देना ये अमानत है। उसके बाद बाहर फिरते हैं, चक्कर लगाते हैं, आवारागर्दी करते हैं, आप उनको संभाले, ये अमानत में खयानत है। सवाब के बजाय वो अजाब पड़ जाएंगे। अपने साथियों को वहां से समझा कर लाए कि ये वक्त जो पूरा पूरा इज्तिमाई काम में है, बाहर फिरता नहीं है, बिल्कुल सारा मजमा बाहर फिरता है। यहाँ तालीम होती है, मजमा बाहर फिरता है, यहाँ बयान होता है, मजमा बाहर फिरता है। तो सारे जिम्मेदार साथियों से जहां जहां के भी आए हुए हैं उनसे गुजारिश है कि वहां भी समझाएं और यहां भी समझाएं। ये वक्त अल्लाह को दिया है, ये अल्लाह की अमानत है। बाहर फिरना, चक्कर लगाना, आवारी गर्द करना ये हयात है। इसमें बजाय सवाब के अजाब में मुबतला हो जाएंगे वो। कल को पूछा जाएगा कि तुमने क्या किया है। वक्त तो मेरे लिए देने आए थे और फिर वो तुम बाहर। तो सब अपने साथियों को छिपालने की कोशिश करें। الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله لقد جاءت رسل ربنا بالحق وصلى الله تعالى على خير خلقه محمد وآله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وكذلك جعلناكم أمة وسطا لتكونوا شهداء على الناس ويكون الرسول عليكم شهيدا وقال تعالى وممن خلقنا أمة يهدون بالحق وبه يعدلون وقال تعالى وجعلناهم أئمة يهدون بأمرنا وأوحينا إليهم فعل الخيرات وإقام الصلاة وإيتاء الزكاة وكانوا لنا عابدين। मेरे बुजुर्गों और दोस्तों, तबलीग और दावत के नाम से जो काम हो रहा है पूरे मुल्क में, मुल्क से बाहर पूरी दुनिया में जमातें जा रही हैं और इज्तिमात होते हैं, उसी सिलसिले में ये इज्तिमा भी है। इसका मकसद क्या है? तबलीग और दावत का निजाम अल्लाह ने क्यों कायम किया है? इसका मकसद क्या है? इसको समझने के लिए चार बातें जहन में रखिए। इंशाल्लाह चार बातें जहन में रखेंगे तो सारे काम की तरतीब आपको समझ में आ जाएगी। सबसे पहली बात यह है कि तबलीग और दावत का मकसद यह है कि इंसान का रुख मखलूक से खालिक की तरफ बढ़ जाए। मखलूक के पीछे दौड़ने के बजाय खालिक को साथ लेने का इसको फिक्र हो। वसाइल मखलूका के जमा करने के बजाय रब्बुल वसाइल को साथ लेने के लिए, रब्बुल वसाइल को साथ लेने के पूरी की पूरी मेहनत करी। कुरान करीम में फरमाया है وَكَذَلِكَ نُرِي إِبْرَاهِيمَ مَلَكُوتَ السَّمَاوَاتِ وَالْأَرْضِ، کہ ہم نے ابراہیم علیہ السلام السلام کو ہم نے ابراہیم علیہ السلام السلام کو زمین و آسمان میں جتنی چیزیں رکھی گئی ہیں ان کے اندر جو چیزیں رکھی گئی ہیں ہم نے سارا معائنہ کرایا، ہوا کا، پانی کا، سورج کا، چاند کا، زمین کا، آسمان کا، زمین کے خلانوں کا، کہتے ہیں ہم نے سارا معائنہ کرایا اور ہم نے کہا کہ اے ابراہیم حاجات آئیں گی، حالات آئیں گے، یہ سب لینا چاہتے ہو تو سب دے دیتے ہیں، جتنا لینا چاہو لے لو، سیدنا ابراہیم علیہ السلام نے اس کے جواب میں کیا کہا، ان کی طرف دیکھا نہیں، ان کی طرف تھوکا نہیں، انی وجہت وجہ الذی فطر السماوات والارض حنیفا، میں اس مخلوق اور پیدا شدہ زمین و آسمان سے اپنے رخ کو اس کی طرف بول رہا ہوں جس نے ان سب کو پیدا کیا ہے، وہ اگر میرا ہوگا تو یہ سب چیزیں میری ہیں، اگر وہ میرا نہیں ہے تو یہ چیزیں کیا کام دے گی، آج دوڑ لگی ہوئی ہے پوری پوری کافروں کی بھی اور ان کے ساتھ مسلمانوں کو بھی کہ مال کو لے لیں، زمین کو لے لیں، جو وسائل پھیلے ہوئے ہیں یہ ہم جمع کر لیں، رات دن سب اس میں لگے ہوئے ہیں، اندھا بن کے لگے ہوئے ہیں، وہ کافر تو لگا ہے، مسلمان جو اللہ کے لیے محنت کرتا تھا، اللہ کو ساتھ لینے کے لیے محنت کرتا تھا، وہ بھی کافروں کی طرح ان چیزوں کے پیچھے لگا ہوا ہے، تو سب سے پہلی چیز دعوت و تبلیغ کے اندر جو مقصد عظیم ہے وہ کیا ہے، کہ یہ انسان اندھا بن کر مخلوق کے پیچھے لگا ہوا ہے اور خالق کو ساتھ لینے کے بجائے وسائل کو پیچھے لے لینے کے لیے لاپرواہ دل لگا ہوا ہے، تو جب اس میں لگ جاتا ہے تو نتیجہ کیا نکلتا ہے، رات دن کی مصیبت، رات دن کی پریشانی، جتنے وسائل بڑھتے جاتے ہیں بجائے اطمینان کے اور پریشانی بڑھتی ہیں، تو اس وجہ سے تبلیغ و دعوت کے ذریعے سے کیا بتایا جاتا ہے، اللہ نے کیا کہا ہے کہ اس اندھے کو، اس احمق کو سمجھاؤ کہ سب کچھ میرے ہاتھ میں ہے، میرا بننے کی بجائے ان کو لینے سے کیا فائدہ ہوگا اس کا، اور جب میرا بن جائے گا مجھے ساتھ لے لے گا تو میں چاہے ان وسائل سے اس کا کام بناؤں چاہے اپنی قدرت سے بڑا راز بات، دوسری چیز تبلیغ و دعوت میں دوسرا مقصد کیا ہے، کہ دنیا پر محنت کرنے کی بجائے آخرت کی تیاری کی محنت کریں، دنیا میں رہنا نہیں، اس پر رات دن اپنی قوت خرچ کر رہا ہے اور جہاں ہمیشہ کے لیے جانا ہے اس کا فکر نہیں ہے، جب گنڈا بن کے دنیا میں لگ گیا اور اس میں پھنس گیا تو اس کو نکالنے کے لیے دعوت تبلیغ کا نظام ہے کہ اس کو دنیا کے بجائے آخرت کی طرف اس کا رخ پھیرو، تیسرا مقصد تبلیغ و دعوت کے نظام کا کیا ہے، تیسرا مقصد کیا ہے کہ یہ انسان جنت کی طرف جانے کے بجائے جہنم میں اپنا راستہ بنا رہا ہے، رات دن محنت کر رہا ہے کہ اس طرح سے جہنم میں چلے جاؤں۔ شیطان قسم کھا کر آیا تھا کہ میں ان سب کو اپنے ساتھ جہنم میں لے کر جاؤں گا، اس لیے اس نے سب کے پیچھے لگ کے وہ اپنے راستے پر ڈال دیا ہے کہ بجائے اس کے کہ جنت میں جانے کا فکر کریں، سب احساس کرا خوب لے جہنم میں جانے کا اختیار کر رکھا ہے۔ اور چوتھا مقصد تبلیغ و دعوت کا کیا ہے، کہ رواج اور رسم اور فیشن کے بجائے احکام الہی کے مطابق زندگی گزارے۔ رواج، رسم اور فیشن یہ انسان کو ذلیل و خوار کرتے ہیں۔ اللہ نے الہی کو پکارتے ہیں، تبلیغ و دعوت کا یہ ہے کہ جب یہ اس میں پھنس جائے اور یہ مصیبت میں مبتلا ہو تو اس کو بتاؤ کہ اس سے نہیں ہے، رسم و رواج پر چلنے سے کچھ نہیں ملے گا، اللہ کے حکموں کے مطابق تیری زندگی ہوگی تو دنیا بھی تیری ہے، آخرت بھی تیری ہے۔ چاروں چیزوں کو ذہن میں اچھے رکھیے، اس لیے اللہ رب العزت نے انسان کی پیدائش سے لے کر قیامت تک کا پورا نظام پورا بیان کر دیا ہے۔ اور بتایا ہے اے انسان تجھے عقل دی ہے، تجھے علم دیا ہے، تو پوچھ اپنے آپ سے کہ تجھے پیدا کیوں کیا ہے۔ ہر چیز کی پیدائش کا ایک غرض ہوتا ہے، ہم نے آسمان اور زمین اور اس کے اندر جتنی چیزیں ہیں یہ صحیح چیز کے لیے پیدا کیے ہیں، یہ خامخواہ کے لیے پیدا نہیں کیے۔ تو انسان تجھے کس لیے پیدا کیا ہے؟ تجھے پیدا کرنے کی غرض کیا ہے اس کو سمجھ۔ تجھے پیدا کیا ہے میں نے کہ تو میرا مصاحب ہو، میرا درباری ہو، ساری مخلوقات میں سے تجھے میں نے اپنے درباری اور مصاحب ہونے کے لیے پیدا کیا ہے۔ اب میرا مصاحب بننے کے لیے، میرا دروی بننے کے لیے تجھے کیسی زندگی گزارنی چاہیے، تو خوش ہو، اس کی پیدائش کی ضرورت بتائی ہے۔ ان المتقین فی جنات و نہر فی مقعد صدق عند ملیک مقتدر، یہ اس لیے پیدا کیا گیا ہے، یہ آخرت میں اللہ کا مصائب اور درباری ہے انسان، اور دنیا میں اللہ کا نائب ہے۔ ساری مخلوق اللہ نے پیدا کی، زمین ہے, آسمان ہے, سورج چاند, فرشتوں کو سجدہ کرنے کے لیے نہیں کہا, انسان کی پیدائش پر فرشتوں کو کہا کہ اس کو سجدہ کرو, اس کو اپنا مقام بتاؤ کہ تو کتنا عظیم الشان اور اعلیٰ ترین ہے کہ پورے فرشتے تمہیں سجدہ کر رہے ہیں. فسجد الملائکۃ کلہم اجمعون, سارے فرشتوں نے سجدہ کیا ہے, تو اپنے مقام کو سمجھ. سارے فرشتوں نے سجدہ کیا, شیطان نے سجدہ نہیں کیا. اللہ نے اس سے پوچھا کہ تو نے سجدہ کیوں نہیں کیا, کہا میں یہ برداشت نہیں کر سکتا, میری برداشت سے باہر ہے کہ انسان کو اتنا اوپر کا مقام دیا جائے اور مجھے وہ مقام نہ دیا جائے, حالانکہ میں آگ سے پیدا ہوا ہوں, وہ مٹی سے پیدا ہوا ہے. اللہ تعالی نے جواب دیا کہ تو نے اپنا خود ہی بتا دیا ہے. تکبر بھائی, تکبر, تکبر بھائی, تیرے دماغ میں گھسی ہوئی ہے, تو میرا نائب کیسے بن سکتا ہے, تو میرا مصائب کیسے بن سکتا ہے, اس کے مزاج میں تواضع و عجز ہے, جھکنا ہے. ہر چیز میں, ہر چیز میں میری طرف دیکھنا ہے, تو اس کا مقابل کیسے بن سکتا ہے. تو اس نے کہا, شیطان نے کہا کہ ٹھیک ہے, لیکن یہ ہے ناشکرا, یہ ہے ناشکرا, جس چیز کے لیے آپ نے اس کو پیدا کیا ہے یہ اس کو چھوڑ دے گا اور یہ میرے طریقے پر چلے گا. میں اس انسان کو اپنے ساتھ جہنم میں لے کر جانے کا پورا نظام بنا چکا ہوں, اس کو میں اس پر تیار کروں گا کہ یہ اپنی غرض پیدائش کو یہ بھول جائے, مصاحب ہونے کو بھول جائے, خلیفہ ہونے کو بھول جائے, یہ میرا میرے طریقے کو اختیار کر کے میرے ساتھ جہنم میں جائے گا. میں دائیں طرف سے آؤں گا, بائیں طرف سے آؤں گا, آگے سے آؤں گا, پیچھے سے آؤں گا, ہر طرف سے آؤں گا اور اس کو بہکا کر اپنے ساتھ لے جاؤں. سب سے پہلے اس نے کاروائی کی, اور سیدنا آدم علیہ الصلوۃ والسلام جو انسانیت کے ساروں کے باپ ہیں ان کو بھڑکایا. انہیں کیا کہتا ہے, انہیں کیا کہتا ہے, انہیں کہا جس درخت کے کھانے سے اللہ نے منع کیا ہے یہی تو درخت ہے جس سے آپ فرشتہ بن جائیں گے, آپ نوری نور بن جائیں گے, آپ کے زندگی ہمیشہ کی جنت کی بن جائے گی. اتنا کہا, اتنا کہا, اور حدیث سے معلوم ہوتا ہے کہ براہ راست آدم علیہ السلام کے پیچھے نہیں لگا بلکہ اما حوا کو زیادہ بھگوایا اور ان کے ذریعے سے ان کو تیار کیا. اما ہوا کو عورت کے ذریعے سے, عورت کے ذریعے سے گمراہ کرنا آسان ہے. یہ मस्तूरात की जमातें निकलती हैं, मस्तूरात की जमातें निकलती हैं कि रायण वालों को भी ये पता लगा है कि ये दर मुरीद है, जब औरतें निकलेगी तो ये भी पीछे पीछे भागेगा। इस बात से मैं कहा करता हूं कि मस्तूरात की जमात नहीं, जन मुरीदों की जमात है। मैंने इसी वास्ते कहा है कि कोई एक जमात भी हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के जमाने में या खुलफा के जमाने में निकली हो तबलीग और दावत के काम के लिए, एक जमात बता दो मैं तुम्हारा साथ देने को तैयार हूं। जिहाद में जाती थी तो इलाज मुआवजे के सिलसिले में जाती थी, तबलीग के लिए कोई जमात निकली हो इसका कोई मिसाल नहीं मिलती है। मगर वो कहते हैं, क्या कहते हैं, वो कहते हैं क्या करें, ये तो मुरीद है, जब इनकी औरतें निकलेंगी तो ये भी पीछे पीछे चल पड़ेंगे। तो शैतान ने जैसे औरत को जरिया बनाया, इसी तरह से इन्होंने भी औरत को जरिया बनाया, उसने गुमराह करने का जरिया बनाया, इन्होंने रहनुमाई का जरिया बनाया। अब उसने गलाकर क्या काम किया, क्या काम किया, उसको ये पता था कि हुक्म को तोड़ने के बाद बाकी क्या रह जाता है। इसलिए उसकी कार्रवाई क्या है, उसकी कार्रवाई क्या है, वो हुक्म के तोड़ने पर आवाज़ करता है। इस्लाम में और कुफर में फर्क क्या है, इस्लाम है हर अमल को हुक्म के मुताबिक पूरा करना, नमाज में, रोजे में, इबादात में, अखलाक में, मामलात में, माशरत में, मईशत में जो अहकाम अल्लाह ने दिए हैं उसके मुताबिक चलना, ये इस्लाम है। अल्लाह ने सिर्फ नमाज रोजे का हुक्म नहीं दिया, बैतुल खला में जाने से लेकर हुकूमत के तख्त पर बैठने तक कोई अमल ऐसा नहीं है जिसके मुताल्लिक हुक्म मौजूद न हो। वो नमाज रोजा नहीं छोड़ता, वो क्या करता है, वो कहता है जिंदगी को ऐसे गुजार कि अल्लाह की लालच पड़े छत पर, जैसे मुझ पर पड़ रही है। शक्लें उसने काफिरों की बनवा दी, लिबास काफिरों के महबूब कर दिए, रहना सहना काफरों वाला इख्तियार कर लिया है, माशरत और अखलाक सारे काफरों की पसंद है। मोहब्बत नबी से, मोहब्बत नबी से और जुल्म क्या है कि सारी जिंदगी नबी के खिलाफ, नबी की शक्ल से नफरत, नबी के लिबास से नफरत, नबी के रहने सहने से नफरत, नबी के मामला से नफरत, सब काफिरों के त्याग कर रखी है। तो अल्लाह रब्बुल इज्जत ने फरमाया है कि शैतान कसम खाकर आया है, शैतान कसम खाकर आया है कि मैं इसको उस जिंदगी की दावत दूंगा जिस पर रात दिन लालच पड़ती है और वो है तेरे हुक्मों के तोड़ने की जिंदगी। मैं इस इंसान को उस लानती जिंदगी पर लाने के लिए सर तोड़ दावत दूंगा, تو اللہ رب العزت نے اس پر کہا کہ میں بھی انسانوں میں سے ایسوں کا انتخاب کروں گا جو ان کو دعوت دے کر تیری لانتی زندگی سے نکالنے کی کوشش کریں گے. اس لیے انسانوں میں سے انبیاء علیہ الصلوۃ والسلام کا انتخاب کیا اور ہر زمانے میں ہر بستی میں ہر ملک میں نبیوں کو بھیجا اور بتایا کہ ہم نے اس لیے کیا ہے کہ تاکہ اس کو بتائیں کہ تجھے شیطان کی زندگی سے کیسے نجات مل سکتی ہے. ہر بستی میں ہر ملک میں ہر قوم میں نبی کو بھیجا ہے کہ اس کو بتائیں کہ اس ملعون اور لعنتی زندگی سے تجھے چھٹکارا کیسے مل سکتا ہے. اس پر انبیاء دو چیزیں پیش کرتے تھے. انبیاء علیہ السلام دو چیزیں پیش کرتے تھے کہ اس کائنات کا ایک خالق و مالک ہے جس نے پوری کائنات کو پیدا کیا ہے, پوری کائنات اس کے قبضے میں ہے, اس کا بن کر چلنے کے بغیر انسان کو نہ دنیا میں آخرت ہے نہ آخرت میں آخرت ہے, اس کا بن کر چلے. تو جب نبی یہ بات کہتے تھے تو انسانوں کے دو حصے ہو جاتے تھے. ایک حصہ کہتا تھا, ایک طبقہ انسانوں کا کہتا تھا کہ ہم رواج اور رسم اور اپنے آبا و اجداد کے طریقے کو چھوڑ کر تیری بات کو کیسے مانیں. ما وجدنا علیہ آبانا ما الفینا علیہ آبانا, یہ رسم و رواج ہے اور مال اور باپ دادا کا طریقہ ہے, ہم اس کو چھوڑ کر تیری بات کیسے مانیں. نبی کہتا تھا اگر تمہارے ماں باپ نے غلط اختیار کر لیا ہے طریقہ تو ضرور ہے کہ تم بھی غلط اختیار کرو. اور دوسرا طبقہ کیا کہتا تھا, دوسرا طبقہ نبی سے کہتا تھا کہ بات سمجھ میں آ گئی ہے, بات سمجھ میں آ گئی ہے, یہ ساری مصیبت یہ ساری پریشانی یہ ساری آفات اس لیے ہے, یہ ساری مصیبتیں آفات پریشانیاں اس لیے ہے کہ ہم نے لعنتی زندگی اختیار کر رکھی ہے, اب ہمیں بتاؤ کہ ہم کیا کریں. تو نبی دو بات کہتے تھے, نبی کہتے تھے میری زندگی کو اللہ تعالی نے خالص رحمت والی زندگی بنایا ہے, تم اس زندگی کو اپنے اندر لے لو, عبادات میں بھی معاملات میں بھی اخلاق میں بھی معاشرت میں بھی پوری زندگی جو میری ہے اس کو اپنا لو. تو اللہ جس طرح پر مجھ پر رحمتیں بھیجتے ہیں تمہارے اوپر بھی رحمتیں برسنے لگیں گے. میری زندگی جو ہے یہ خالص انسانی زندگی ہے اور رحمتے ہی رحمتے ہیں اس کے اندر, اور اس زندگی کا نام اللہ نے دین فطرت رکھا ہے. یہ دین جو ہے یہ انسان کی فطرتی انسان کی اصلی زندگی کا نام ہے. تو اگر یہ دیکھ رہا ہو کہ میں انسان بن کر زندگی گزار رہا ہوں, رحمت والی زندگی گزار رہا ہوں, تو یہ اپنی زندگی کو دین سے ملا کر دیکھ رہے ہیں. دین میں دو چیزیں ہیں, دین میں دو چیزیں ہیں, ایک ایک امام ایک عمل صالح. امام کس کو کہتے ہیں؟ یہ دل، یہ دل اللہ کا ایسا بن جائے کہ اللہ کے سوا کی طرف اس کا رخ نہ جائے. اور بدن سے نکلنے والا ہر عمل حکم کے مطابق ہو، اس کو دین کہتے ہیں. بدن سے جو عمل نکلے وہ حکم کے مطابق نکلے، چاہے عبادات ہوں، چاہے معاملات ہوں، چاہے اخلاق ہو، چاہے معاشرت ہو، چاہے گھر پہ رہنا سہنا ہو، چاہے کھانا پینا ہو، چاہے پہننا اوڑھنا ہو، سب حکم کے مطابق. دین کے اندر دونوں چیزیں ہیں، دل اللہ بن جائے اور ہر عمل اللہ کے حکم کے مطابق ہو جائے، کوئی عمل اللہ کے حکم کے خلاف نہ ہو. تو نبی کیا کہتے تھے؟ میری زندگی، میری زندگی بالکل دین والی زندگی ہے، تم اس کو اختیار کر لو تو دنیا بھی تمہاری ہے، آخرت بھی تمہاری ہے. اس پر اللہ تمہیں دو انعام دیں گے. نبی کہتے ہیں کہ اس پر اللہ تمہیں دو انعام دیں گے، ایک انعام دنیا میں، ایک انعام آخرت میں. دنیا میں انعام دیں گے خلافت کا، اگر تم ایمان عمل والے ہو تو تمہیں اللہ خلافت کا انعام دیں گے. یہ جو آج کل بیچارے خلافت خلافت کرتے ہیں، حکومت الہی کرتے ہیں، انہیں خلافت کا پتہ نہیں ہے کہ خلافت کس کو کہتے ہیں. خلافت کو اللہ نے بتایا ہے کہ خلافت اس چیز کا نام ہے کہ میں پوری کائنات کو، زمین، آسمان، سورج، چاند، فرشتوں تک کو کہتا ہوں کہ یہ انسان میرا نائب ہے، جیسے میرے حکم کو مانتے ہو اس کے حکم کو بھی مانو. حکومت کا کوئی کہیں مل جانا، اس کا نام خلافت نہیں ہے. خلافت نام ہے کہ ہر چیز جیسے اللہ کے حکم کو مانتی ہے، یہ اللہ کا نائب ہے، اس کے حکم کو اس طرح سے مانے. ایک تو انعام اللہ یہ دیتے ہیں، یہ ہواؤں کو حکم دیتا ہے، چلتی ہوائیں ٹھہر جاتی ہیں، چلتی آندھیوں کا رخ مڑ جاتا ہے، نہ چلنے والی ہواؤں کو بلا لیتا ہے. ایک واقعہ سیرت کی کتابوں میں موجود ہے کہ مسلمانوں کا ایک لشکر جا رہا تھا اور لشکر میں مختلف دستے تھے جیسے ہوتے ہیں. تو جب ایک جگہ جا کر ٹھہرے تو امیر لشکر نے دیکھا کہ ہم تو سب بھیگے ہوئے ہیں اور یہ پورے کے پورے خشک ہیں، ان کا بالکل صحیح ہے، کیا بات ہے. تو امیر لشکر نے اس دستے کے سپہ سالار سے پوچھا کہ ہم سب بھیگ گئے، تم صحیح سالم ہو، مسئلہ کیا ہے؟ کہا مسئلہ کچھ بھی نہیں ہے، جب بارش آنے لگی تو ہم نے بارش کو حکم دے دیا کہ ہمیں بھگوئے نہیں، ارد گرد چلی جائے، ہمیں نہ بھگوئے، اس وقت بارش ہم پر آئی نہیں. آئی ہوئی بارش کو روک دینا، نہ آنے والی بارش کو بلا لینا، سمندر چلتے ہوئے سمندر کو، चलते हुए समंदर को ऐसा बना देना जैसे कि खुशकी है। हम अल्लाह के नायब हैं, हमें रास्ता दो। समंदर में ऐसे जा रहे हैं जैसे खुशकी पर चल रहे हैं। जब दुश्मन की जात पर जाकर उतरे तो उन्होंने कहा कि ये तो इंसान नहीं है, दियो है, दियो दियो है, दियो आमदन, दियो आमदन। ये दियो नहीं थे, ये अल्लाह के नायब थे। तो खिलाफत को खूब समझिए, खिलाफत कहीं छोटी मोटी हुकूमत मिल जाए और दीन के मुताबिक हो, इसका नाम नहीं खिलाफत। खिलाफत नाम है अल्लाह पूरी कायनात की हर चीज के नाम यह हुक्म जारी कर देता है कि ये मेरा नायब है, जैसे मेरे हुक्म को मानते हो उसके हुक्म को मानो। इसलिए जब भी इंसान दीन के मुताबिक जिंदगी गुजारने वाला बना तो सारी कायनात इसके ताबे थी। आग निकली, हुक्म दिया कि इसको कोड़े मारे और उसको कहवा कर तू जा निकली है, वहां से निकल कर आ रही थी। उसे कोड़े कोड़े वो जवाब आग अपनी जवाब से निकली है। तो अल्लाह ने कहा है कि मैंने जबानी तौर पर नहीं कहा, अमली तौर पर तुम्हें देखा है, दिखाया है कि हर चीज तुम्हारे हुक्म पर चलने को तैयार है, बशर्ते कि तुम मेरे बनकर चलो। तो मैं अर्ज कर रहा था कि पूरी तारीख को अल्लाह से दोहराया है कि जब मेरे बन गए तो ये था, जब मेरे नहीं बने तो फिर ये हो गया। और सबसे बड़ा परेशानी का रास्ता और आफत का रास्ता क्या है? सबसे बड़ा कुरान शरीफ में बताया है कि मुसलमान होकर काफर की जिंदगी इख्तियार करते हैं। मुसलमान और जिंदगी काफर की इख्तियार करता है, इसको सजा क्या दी है कि दुनिया में तुझे जलील और ख्वार करके रखूंगा और काफरों के हवाले कर दूंगा, वो तुम्हारे घरों में दाखिल हो जाएंगे, वो तुम्हें जलील और ख्वार करेंगे, तुम्हारी औलादों को गुलाम बनाएंगे, तुम्हारी औरतों को तबाह करेंगे। कहते ये वो नहीं कर रहे, ये मैं कराता हूं। कहते हैं ये मैं कराता हूं, मेरे बनकर और फिर गोद में जाके मेरे दुश्मनों के बैठते, शर्म नहीं आती मुसलमानों को? काफरों को कम अज कम दुनिया मिलती है, चाहे परेशानी दूर हो रहा हो उनको दुनिया मिल जाती है, और मुसलमानों को दुनिया और आखिरत दोनों मिल जाती है। और मुसलमान जो काफरों की जिंदगी इख्तियार करता है, इसको फरमाया है कि इसको हम सबसे ज्यादा जलील ख्वार करके रखते हैं दुनिया के अंदर। वो यौमुल कयामत अशद अज़ाब, और कयामत के दिन सख्त अज़ाब में इनको डाला जाएगा। ये जो आज कहते हो कि मुसलमान बहुत परेशान है, मुसलमान ये है, ये न ना अमेरिका कुछ कर रहा है, ना इंग्लैंड कर रहा है, ना इसराइल कर रहा है, ये ऊपर का निजाम कर रहा है सारा। कुरान करीम ने साफ बता दिया है कि जब मुसलमान होकर काफिरों की शक्लें बनाएंगे, काफिरों के लिबास पहनेंगे, काफिरों के तरीके इख्तियार करेंगे, तो हम इनको बहुत ही जलील उखाड़ करेंगे। मैंने पहले भी अर्ज किया है कि मेरे पास मुजाहिदीन के ग्रुप वगैरह आते रहते हैं, मैं उनसे एक ही बात कहता हूं, मैंने कहा जितने मुजाहिदीन इस जमाने में कभी हुए, पूरी दुनिया में जितने मुजाहिदीन इस जमाने में है, पूरी तारीख में इतने मुजाहिदीन कभी नहीं हुए। और जितने जलील ख्वार मुसलमान इस जमाने में हो रहे हैं कभी नहीं हुए। तो मैंने कहा क्या किस्सा है? ये क्या किस्सा है? मैंने कहा इस वक्त इसको सोचो कि हम जिहाद कर रहे हैं और फिर जिल्लत, जिहाद और जिल्लत कैसे जमा हो सकती है? चुप होकर चले जाते हैं। जिहाद और जंग, इन दोनों का फर्क समझ लीजिए। जिहाद और जंग का फर्क कर रहे हैं। जंग इंसानों की इंसानों से होती है और जिहाद शक्ल में इंसान का इंसान से मुकाबला और असल में ऊपर वाला जो है उससे मुकाबला होता है। शक्ल में तो यही नजर आएगा। अब आपका सबसे पहला वाक्य जो है वो बदर का है, सबसे पहला वाक्य बदर का है। बदर में एक तरफ 3,000 और एक तरफ 1,000 और जो 3,000 है उनके पास एक दो तलवार और उनके पास सारे हथियार और सारे तलवार। तो एक जवाब अल्लाह रब्बुल इज्जत ने 14वीं सदी के मुसलमानों के दिमाग वाली बनाई ताकि इनको समझाएं, मशवरे में बिठाया, कहा हम निकले थे अबू सुफयान के काफले को पकड़ने के लिए और उसको अपने कब्जे में लेने के लिए, लेकिन अबू जहल पूरा लश्कर लेकर आ रहा है, बताओ मशवरा क्या है? तो एक जमात छोटी सी, ज्यादा नहीं थी, उन सहाबा में से एक छोटी सी जमात ने कहा, कुरान में जिक्र है, कब हिसाब के बाद अमा तफैया, छोटी सी उस जमात ने क्या कहा? उसने कहा हुजूर मरने से तो डरते नहीं, मरने के लिए हम सब तैयार हैं, लेकिन आप कह रहे हैं कि वो फौज लेकर आ रहा है, हम निहत्ते हैं, निहत्ते और फौज का मुकाबला कैसे होता है? ये तो अपने हाथ से मौत के मुंह में धकेलना है। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम खामोश हो गए। जिब्रील अलैहिस्सलाम अल्लाह का पैगाम लेकर ऊपर से तशरीफ ले आए। पैगाम क्या था? अल्लाह का जो पैगाम था वो क्या था? अल्लाह का पैगाम ये था कि अगर काफिरों को भी हथियार की जरूरत है और मुसलमानों को भी हथियार की जरूरत है तो मेरे होने का क्या फायदा है? काफिरों को भी अगर हथियार चाहिए और मुसलमानों को भी चाहिए तो मेरे होने का क्या फायदा है? और उस पर फरमाया कि मैं 1,000 फरिश्ते भेज रहा हूँ, वो तो एक फरिश्ता सब काफी है, 1,000 फरिश्ते भेज रहा हूँ। फिर फरमाया 3,000 फरिश्ते भेज रहा हूँ। फिर फरमाया जरूरत हुई तो 5,000 फरिश्ते भेज दूंगा। और फिर उसके बाद जो बात कही, कहा फरिश्ते भी मखलूक है, मैं खुद मैदान में आ रहा हूं। तो अल्लाह मैदान में आ जाए तो बाकी फिर क्या रहेगा बाकी। इसलिए बदर में मुसलमान निहत्ते और वो सारे हथियार वाले मुसलमान गालिब आ गए, और वो जो हथियारों वाले थे वो कुछ मारे गए, कुछ पकड़े गए, किसी का कुछ हुआ, किसी का कुछ हुआ, सारे शख्स खा गए। अब उसमें एक वाकया सीरत में बयान किया है कि एक छोटे से कद के सहाबी रसूलुल्लाह के चचा जो उस वक्त तक मुसलमान हुए थे हजरत अब्बास, उनको हाथों से बांध कर पकड़ कर खींच के ले आ रहे हैं। ये बहुत कद्दावर थे, हजरत अब्बास का कद बहुत ऊंचा था, इनकी आवाज 12 मील तक सुनाई देती थी। उनको पकड़ कर ला रहे हैं, अब जैसे ही हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम पर नजर पड़ी तो कहा भतीजे इसने मुझे नहीं पकड़ा है, वो पकड़ने वाला कोई और है, उसने बांध कर इसके हवाले कर दिया है। और हालत वो कहता है मैं ही पकड़ के लाया हूं, हजरत बात करते हैं इसे पकड़ा नहीं है। तो आपने फरमाया अब्बास ठीक कह रहे हैं, फला फरिश्ते ने फला आसमान के उसने तुम्हें बांध कर दिया है, तुम पकड़ के लेकर आ रहे हो। तो मैं यह कर रहा था कि इसको समझ ले, इसको समझ ले, जिहाद में अल्लाह को साथ लेकर इंसान मैदान में उतरता है। कताल और जंग में अल्लाह साथ होना जरूरी नहीं है, जिहाद में अल्लाह को साथ लेकर मैदान में उतरता है। फिर गालिब गालिब है। फिर आगे सारी तफसील दिखाई है ताकि कयामत तक आप लोगों के सामने नमूना रहे। फिर उहद का वाकया पेश आया, उहद में मुसलमान गालिब आ गए और थोड़ी देर के बाद शकस्त खा गए, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जख्मी हो गए। जब गालिब आ गए थे तो अल्लाह के साथ थे, वो जो माल समेटने के लिए हुक्म को तोड़ा तो अल्लाह का साथ छूट गया, इसलिए काफिर को गालिब आ गया। हुक्म टूटने से अल्लाह का साथ छूट जाता है। फिर आपका गज़वाए खंदक है, गज़वाए अहज़ाब, उसमें आपको और शक्ल दिखाई गई है। सहाबे किराम की जमात थोड़ी, काफिर बहुत ज्यादा, यहूदियों ने पूरे अरब के अंदर ऐलान कर दिया कि हम तुम्हारा साथ देंगे, तुम मदीने में आ जाओ, हम तुम्हारा साथ देंगे और ये मसला हमेशा के लिए खत्म हो जाएगा। तो हर तरफ से लश्कर باہر سے دشمن کا لشکر آ رہا ہے 8-10 ہزار کا، اندر سے یہودی ہے، تو میرا خیال یہ ہے، رسول اللہ صلی اللہ علیہ وسلم کا میرا خیال یہ ہے، میری رائے یہ ہے کہ یہ یہود لالچی ہے، یہود لالچی ہے، ہم ان سے معاملہ طے کر لیں کہ ہم تمہیں اپنے فصل پہ آنے پر اتنے کھجوریں اتنا یہ دیں گے، تو یہ کم از کم یہ یہود ٹھنڈے ہو جائیں گے، صرف باہر کا مقابلہ رہ جائے گا۔ اب سننے کی بات ہے، صحابہ کرام کیا کہتے ہیں، حضور حکم ہے یا آپ کی رائے ہے؟ کہا میری رائے ہے، کہا ہم رائے ماننے کو تیار نہیں ہے، کہا پھر یہ کیسے ہوگا، کہا یہ کیسے ہوگا، آزاد آواز اللہ رسول، اللہ نے ہم سے وعدہ کیا ہے کہ جب ہم اس کے دین کے لیے جیل چلیں گے، مریں گے، چلیں گے، تو وہ ہماری مدد کرے گا، اس وجہ سے اللہ تعالی اور اس کا رسول آواز اللہ رسول یہ وہ ہے، لہذا ہمیں کوئی غم نہیں ہے۔ اللہ نے کیا جواب دیا کہ تم آرام سے رہو، میں خود کاروائی کرتا ہوں، پورے لشکر کو ہوا کے ذریعے سے اڑا دیا۔ میں کہہ رہا تھا کہ جہاد میں اللہ ساتھ ہوتے ہیں، وہ یہ ہے پورا لشکر ختم، مسلمانوں نے قتل جنگ نہیں کی، قتال نہیں کیا، اللہ نے خود کاروائی کر کے ختم کر دیا۔ اللہ کہتے ہیں کہ تمہیں بھی کھڑا کر دیتا ہوں کبھی، میں خود بھی کاروائی کرنا جانتا ہوں۔ چوتھی جنگ آپ کی وہ غزوہ ہے جس میں دشمن کم ہے اور مسلمان زیادہ ہیں، وہ 6,000 یہ 12,000، نوجوانوں میں جوش ہوتا ہے، انہوں نے جوش میں آ کر کیا کہا، آپس میں ایک دوسرے سے باتیں کی، جوش میں آ کر کیا کہا، جب ہم تعداد میں تھوڑے سے غالب آگے ہیں تو آج تو ہم تعداد میں زیادہ ہیں، آج تو ہمیں یقین غالب آنا پڑے گا، لیکن ہوا کیا، غزوہ حنین میں اس طرف سے جو تیروں کی بوچھار پڑی، سارے صحابہ بھاگ گئے، حضور اکرم صلی اللہ علیہ وسلم کے ساتھ 80-100 آدمی رہ گئے۔ ادھر 6,000، یہاں 80-100 آدمی، وہ 12,000 سب بھاگ گئے۔ حضور اکرم صلی اللہ علیہ وسلم آگے بڑھ رہے ہیں، تیروں کی بچھاڑ ہے، حضرت صدیق کے اوپر پاؤں پکڑ کر کہہ رہے ہیں حضور تیروں کی بچھاڑ ہو رہی ہے، آگے بڑھنے کا وقت نہیں ہے، آپ کیا فرماتے ہیں، انا النبی لا کذب، میں جھوٹا نبی نہیں ہوں، انم و عبد المطلب، میں وہی ہوں جس کو وہ چاہتے ہیں، اس نے مطلب کا بیٹا ہوں، انم نبی لا کذب، انم و عبد المطلب، یہ تو کرتے ہیں بادشاہ، اور اوپر سے بات کرتے ہیں الحمدللہ بعد نصر عبد انجل بعد وحذف الاحزاب وحدہ، میں صرف ایک اللہ کی تعریف کرتا ہوں جس نے اپنے بندے کی ہر جگہ حلف کی ہے، اپنے وعدے کو پورا کیا ہے، اور ہم شکست نہیں دیتے، حذف الاحزاب وحدہ وہ اکیلا سب کو شکست دیتا ہے۔ آپ کو حکم دیا گیا کہ ایک ریت کی مٹھی ان 6000 की तरफ फेंक दी। आपने मुट्ठी जब फेंकी तो वो सारा का सारा लश्कर अंधा हो गया। जब कभी काफी अरसे के बाद वो उनमें से कुछ लोग ईमान लाए तो किसी ने पूछा कि क्या हुआ था। कल क्या हुआ था, आंखों में रेत पहुंच गई, देखने के काबिल ही नहीं रहते, तो मुकाबला कैसे करते हैं। मैं ये सारे वाकयात इसलिए बयान कर रहा हूं कि असल चीज जो कामयाबी की है वो अल्लाह को साथ लेकर चलना है और अल्लाह का बनकर चलना है। अगर अल्लाह साथ है तो हथियार भी काम देंगे, बगैर हथियार भी काम हो जाएगा। मिट्टी की एक मुट्ठी जो है सारी लश्करों को कर देंगे, बशर्ते कि अल्लाह साथ हो। और अल्लाह को साथ देना कोई मुश्किल नहीं है। दिल को अल्लाह का दे दो, किसी को ना देखे। जिस्म को अल्लाह का दे दो कि हर अमल हुक्म के मुताबिक निकले, इससे इंसान अल्लाह का बन जाता है। तीसरी सदी तक मुसलमान अल्लाह के बनकर चल रहे थे और अल्लाह का पैगाम लेकर चल रहे थे। दुनिया की कोई ताकत सामने ठहर नहीं सकी। तीसरी सदी के बाद जो मुसीबत आई वो क्या आई कि मुसलमानों ने अपना रुख मुल्कों के फतह करने की तरफ कर दिया। मुल्क तो फतह कर लिए लेकिन कर कुछ ना सके। तो मैंने अर्ज किया है कि तबलीग और दावत का निजाम ये अल्लाह रब्बुल इज्जत ने इस इंसान की हर तरह की बदतरी के लिए किया है। ताकि ये इंसान जैसे अल्लाह ने इसको अशरफुल मखलूकात बनाया है, इसी तरह ये सबसे ऊपर बन कर रहे हैं। अल्लाह ने इसको लिए इसलिए बनाया है कि ये इंसान पूरी कायनात का हाकिम बनकर रहे, महकूम बनकर न रहे। इस तबलीग के निजाम को अल्लाह ने मखसूस बंदों को दिया जिनको नबी कहते हैं। ये तबलीग का निजाम सारे इंसानों के जिम्मे नहीं था, ये सिर्फ अंबिया अलैहिस्सलाम के जिम्मे था और वो इस निजाम को लेकर चलते थे। जब नबूवत को खत्म किया तो दो ऐलान किए हैं। एक ऐलान हमने सुना है और सहाबा ने दोनों ऐलान सुने थे। एक ऐलान हमने सुना है कि आप पर नबूवत खत्म हो गई है, अब कोई नबी नहीं आएगा। इसके साथ जो दूसरा ऐलान है कि अब नबी नहीं आएगा, आपकी उम्मत नबियों के नायक बनकर पूरी दुनिया के अंदर मेरे पैगाम को लेकर जाएगी और मैं वादा करता हूं कि जैसे मैंने नबियों की मदद की है आपकी उम्मत की भी वैसी मदद करूंगा, जैसे नबियों को गालिब किया है इनको भी ऐसी गालिब करूंगा। और जिस तरह से काफिरों के मुकाबले में इनको हमेशा ऊंचा रखा है वैसे ही ऊंचा रखूंगा। ये सारा वादा मैं करता हूं बशर्ते कि ये उस जिम्मेदारी को निभाए जो अंबिया को दी गई है। ये वादा इबादत पर नहीं है, दावत पर है। یہ پوری کی پوری امت اپنے ابتدائی دور میں ساری کی ساری صاحب دعوت تھی ہے. آج جو ہمارا حال ہے وہ کیا ہے؟ جو کہتے ہیں یہ بھی کوئی کام ہے؟ ارے انبیاء کے نیابت کوئی کام نہیں ہے. اللہ کا پیغام پہنچانا انسانوں کو انسان بنانے کے لیے محنت کرنا یہ کام نہیں ہے. تو جب تک یہ امت اللہ کے پیغام کو دنیا میں پہنچا رہی تھی، انبیاء کے نائب بن کر کام کر رہی تھی، اللہ کی بڑے دیس کے ساتھ تھی، یہ ہمیشہ غالب آتے تھے. اور جب ان کو شکست ہوئی ہے، کب ہوئی ہے؟ سب سے زیادہ ہتھیار ان کے پاس تھے، سب سے بڑی فوج ان کے پاس تھی، سب سے زیادہ مال ان کے پاس تھا، لیکن دعوت ان کے پاس سے چلی گئی. دعوت گئی تو سب چیز ڈوب گئی. اس لیے ایک ضروری بات کہتا ہوں تاکہ شاید آپ کے سمجھ میں آ جائے، وہ یہ ہے کہ ہر نبی اپنی امت کو دین پر چلنا سکھاتا تھا، دین کے مطابق زندگی گزارنا سکھاتا تھا. حضور اکرم صلی اللہ علیہ وسلم نے اس امت کو دین پہلے نہیں دیا، دین کی دعوت پہلے دی ہے. جو مسلمان ہوتا تھا اس کو نماز روزہ نہیں سکھاتے تھے، اس کو دین کی دعوت سکھاتے تھے، کیونکہ اس نے سنبھالنا رکھا. نماز 10 سال کے بعد فرض ہوئی ہے. 10 سال سے پہلے جو اسلام میں آیا ہے، جو اسلام میں وہ اس نے دعوت اپنا کام بنایا اور رات دن اس کے لیے وہ مرتا جیتا تھا. اس لیے میں نے پہلے بھی ذکر کیا ہے کہ ان کے نزدیک دعوت کتنی اہم تھی، کتنی اہم تھی، اور وہ اس کو کتنی بڑی چیز سمجھتے تھے. مکہ معظمہ جیسی مبارک جگہ جہاں لوگ سر کے بل جاتے ہیں، مدینہ منورہ جیسی جگہ جہاں کتنے شوق سے لوگ جاتے ہیں، یہ مکہ اور مدینہ کو چھوڑ کر دعوت کے لیے دنیا میں نکل گئے. سب سے بڑی چیز رسول اللہ کی صحبت تھی. رو رہے ہیں، آپ کی جدائی پر رو رہے ہیں، تڑپ رہے ہیں، لیکن دعوت کے لیے جا رہے ہیں. تو ایک مسلمانوں کا وہ دور ہے کہ مرنا جینا سب چیز دعوت کے خاطر تھی، اور ایک یہ دور آ گیا ہے کہ مسلمان کیا کہتا ہے، یہ بھی کوئی کام ہے. اس دور کا ایک آدمی آپ نہیں بتا سکتے، اس زمانے کا ایک آدمی نہیں بتا سکتے، چاہے مؤذن ہو، چاہے امام ہو، چاہے تاجر ہو، چاہے زراعت پیشہ ہو، چاہے حاکم ہو، چاہے غلام ہو، ایک آدمی نہیں بتا سکتے کہ جو دعوت کے بغیر زندگی گزارتا ہو. پوری عمر چاہے بادشاہ ہے، چاہے فقیر ہے، چاہے حاکم ہے، چاہے محکوم ہے، چاہے تاجر ہے، چاہے زارے ہے، چاہے چھوٹا ہے، چاہے بڑا ہے، پوری امت دعوت کے کام پر ایسی لگی ہوئی ہے کہ اس کے بغیر ان کا زندہ رہنا مشکل ہے. اللہ تعالی اس امت کو دوبارہ قبول کر لے اور یہ دعوت کے لیے مرنے جینے والی بن جائے، اس उसके लिए ये सारी मेहनत है भाई। है किसी से यादव दावत के लिए मरना जीना रहना सहना इसका किसी का इरादा है? हाथों का इरादा है कि आपका भी इरादा है? इसलिए मैं कहा करता हूं मजमे से कि अल्लाह का बहुत बड़ा एहसान है, बहुत बड़ा एहसान है कि उसने नीयत को अमल से पहले रख दिया है और नीयत करने पर वो मुतवज्जे हो जाता है। नीयत इरादे को नहीं कहते हैं, नीयत कहते हैं अल्लाह से मामला तय करने को। जब इंसान दिल से अल्लाह मामला तय करता है अल्लाह का निजाम मुतवज्जे हो जाता है। तो इसी बात कहा करता हूं तीन बातों पर नीयत करें। सबसे पहली बड़ी नीयत तो ये करें कि हम अपने काम पर वापस आने और पूरी दुनिया में अल्लाह के पैगाम को ले जाने के लिए तैयार हो और पूरे इंसानों को अल्लाह का बनाने पर मेहनत करने के तैयार है। पहली नीयत तो यह है। नीयत है, नीयत पूरी दुनिया में जाने की, पूरे इंसानों को अल्लाह का बनाने की, अल्लाह के पैगाम को पहुंचाने की नीयत है। दूसरी नीयत यह करें, दूसरी नीयत यह करें कि मैंने अभी कहा है कि पूरी की पूरी उम्मत पहले दौर में साहिब दावत थी, तो दूसरी नीयत ये करें जिनको अल्लाह ने समझ दे दी है, दूसरी नीयत ये करें कि हम सारी उम्मत पर मेहनत करके इसको दोबारा साहिब दावत बनाएंगे। कि सारी साहिब दावत क्या है कि जिसके दिल में यह गम बेचैनी और तलब हो जाए कि मुझे सारे इंसानों का रुख अल्लाह की तरफ फेरना है, तो हम सारी उम्मत को इसके लिए तैयार करेंगे कि वो सारी दुनिया पर मेहनत करने के लिए तैयार हो। क्यों भाई अल्लाह है। और तीसरी नीयत ये ज़रा मुश्किल है, तीसरी नीयत ज़रा मुश्किल है क्योंकि वो दो नीयत दूसरों के मुतालिक थी या अपने मुतालिक है। तीसरी नीयत यह है कि आज से मैंने अल्लाह से मामला तय कर लिया है, अल्लाह का काम सबसे ऊपर रहेगा, मेरे काम सारे नीचे रहेंगे। अल्लाह काम छोड़ने को नहीं कहता, वो कह नहीं कहता ताजिर को इतिहाद छोड़ दो, सारे को इतिहाद छोड़ दो, हुकूमत को नहीं, वो कहता है मेरे काम का जब मुतालबा हो तो अपने काम को उसके दावे कर दो, मेरे काम को कर दो, मैं तुम्हारे काम को भी बना दूंगा। लेकिन हमारा हाल क्या है, हमारा हाल क्या है, नीयत की बात सुनी, नीयत की अल्लाह ने हक दिल में डाला, नीयत की कि मैं तीन दिन लगाता हूं। अब घर जाता है, बीवी से कहना चाहता है कि मैंने तीन दिन की नीयत की है, लेकिन बोला नहीं जाता है, कहता ती ती ती, वो कहते क्या कहता है, कुछ नहीं कहता, मैं तेरा गुलाम हूं। इस वक्त यहां पहुंचे हुए हैं, वो बीवी बच्चों को औलादों को अल्लाह पर छोड़कर कैसे जाते थे, हमसे तीन दिन में मुश्किल हो रहे हैं। तो इस वजह से अल्लाह ताला कहता है मेरे काम को जो नीचे रखकर करना चाहता है मैं उससे काम नहीं लेता, मेरे काम को सबसे ऊपर रखते हैं। तो इसलिए तय कर लो कि अब पूरी जिंदगी में अल्लाह का काम ऊपर रहेगा, मेरे काम नीचे रहेंगे। और इस काम का मकसद क्या है, इस काम का मकसद मैंने बताया है कि काफरों की जिंदगी से तौबा हो जाए और अल्लाह का बनकर जिंदगी गुजारने वाला बन जाए। तो इस पूरे मजमे में, पूरे मजमे में जिसके दिल में अल्लाह ने हक डाल दिया है ये अल्लाह की तौफीक है। اللہ رسی ڈال کر نہیں کھینچتے، پورے بدبے میں جس کے دل میں حق ڈال دیا یہ توفیق ہے، جس کے دل میں حق ڈالا ہے وہ کافروں کی زندگی سے توبہ کر لے، آج وقت ہے، کل جہنم میں جانے کا فیصلہ ہو جائے گا تو وہاں وقت ملے گا، سب توبہ کریں جن کے دل میں حق ڈال دیا ہے۔ اور اس مجمع کے اندر، اس مجمع کے اندر جتنے ایسے ساتھی ہیں جنہوں نے 4 مہینے لگا لیے ہیں، ہر سال چلہ لگاتے ہیں، مقام پر پابندی سے کام کرتے ہیں، ان سب سے درخواست ہے کہ ابھی آپ نے ارادہ لکھوایا ہے، نیت لکھوائی ہے، ان سے یہ درخواست ہے کہ سال 7 مہینے کے لیے حوصلے سے اپنے آپ کو پیش کر دیں، سال 7 مہینے کے لیے حوصلے سے اپنے آپ کو پیش کر دیں۔ کوئی ایسا آدمی جس کے دل میں اللہ نے حق ڈالا ہو محروم نہ رہ جائے، 7 مہینے کے لیے جلدی جلدی کھڑے ہو سوالی بھائی فرمائیں جی، www.medicalfatwa.com۔ اب آپ سن سکتے ہیں رائیونڈ اجتماع کے بیانات اور ملک کے دیگر نامور علماء کے بیانات۔ اس کے علاوہ آپ پوچھ سکتے ہیں اپنے دینی مسائل بذریعہ فون، بذریعہ ای میل www.medicalfatwa.com۔